अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। एकीकृत माओवादीको केन्द्रीय समितिमा बस्न गरेको आग्रह भट्टराईद्वारा अस्वीकार। भट्टराईको विचार मार्क्सवादभन्दा बाहिरको भएको नेता विप्लवको आरोप। दाङमा 32 किलो लागु औषध चरेसहित 2 महिला पक्राउ। अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै चितवनमा 21 जना युवा प्रहरी नियन्त्रणमा। टर्कीको कोइला खानीमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या 274 पुग्यो। उद्धार कार्य अझै जारी। र आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली डेयरडेभिल्स भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले पार्टी अध्यक्ष लगायतका नेताले केन्द्रीय समितिमा बस्न गरेको आग्रह स्वीकार गर्नुभएको छ। भट्टराई निवास सानेपा पुगेर अध्यक्ष दाहाल पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ, पुष्टबहादुर बगटी, कृष्णबहादुर मोहरा र गिरिराज मणि पोखरेलले गरेको आग्रह भट्टराईले अस्वीकार गर्नुभएको हो। सुरुमा प्रचण्डले केन्द्रीय समितिमा बस्न गरेको आग्रहलाई अस्वीकार गरेका भट्टराईले अरू नेताले पनि अहिले केन्द्रीय समितिमा बसेर नै अघि बढ्न गरेको आग्रहमा असहमति जनाएको स्रोतले बताएको छ। भट्टराईले आफू अध्ययन अनुसन्धानमा लाग्ने भन्दै फरक विचारलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। केन्द्रीय समिति बैठक अघि भट्टराईलाई मनाउने संस्थापन पक्षको प्रयास असफल भएको हो। साङ्गठनिक र वैचारिक विषयमा सहमति नभएसम्म केन्द्रीय समितिमा नबस्ने जवाफ भट्टराईले दिएको स्रोतले जनाएको छ। छलफलका क्रममा प्रचण्डले केन्द्रीय समितिमा यथोचित स्थान दिने र भिन्न मतलाई सम्मान गर्ने संस्कृति विकास गर्ने कुरामा सकारात्मक जवाफ दिए पनि भट्टराई विश्वस्त नभएको स्रोतले बताएको छ। विशेष महाधिवेशनसम्म वैचारिक बहस चलाउने विधि केन्द्रीय समितिमा भट्टराई समूहको प्रतिनिधित्व, संसदीय दलमा जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल भएको छ। भोलि केन्द्रीय समितिको बैठक बस्नु अघि फेरि दुई नेताबीच छलफल हुने गिरिराज मणि पोखरेलले जानकारी दिनुभयो। नेकपा माओवादीका सचिव नेत्र विक्लम चन्द विप्लवले एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको विचार मार्क्सवादभन्दा बाहिर भएको आरोप लगाउनु भएको छ। नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले पर्वतमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा चन्दले बाबुरामले मार्क्सवाद छाडेर नव उदारवादी विचार लिएको त्यो विचारका आधारमा सहमति हुन नसक्ने बताउनुभयो। मार्क्सवादभित्र नयाँ विकास हुन सक्छ तर मार्क्सवाद बाटै बाहिरिने कुरासँग एकता सम्भव छैन। उहाँले भन्नुभयो बाबुरामले आफ्नो नव उदारवादी सोचमा परिवर्तन गरेमा सोच्न सकिन्छ। तत्काल भट्टराईले आफ्नो विचार नसचाएसम्म सहमति नहुने उहाँले स्पष्ट पार्नुभयो। एकीकृत नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डसँगै नै एकता हुन सक्ने उल्लेख गर्दै विप्लवले आफ्नो पार्टीका तर्फबाट अघि सारिएका 6 बुदामा सहमति भएमा एकताको सम्भावना बढिरहेको बताउनुभयो। अर्को प्रसङ्गमा विप्लवले नेकपा माओवादी कर्णरमा बस्न तयार नरहेको बताउनुभयो। उहाँले शान्ति र संविधानको पहिलो हकदार नेकपा माओवादी भएको बताउँदै माओवादीलाई बाहिर राखेर संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभयो। एमाले उपाध्यक्ष वामदेव गौतमले आफू अध्यक्ष बन्नका लागि केपी ओलीसँग कुनै सम्झौता नगरेको बताउनु भएको छ। अनेरा सबैले केन्द्रीय पुस्तकालय निर्माणका लागि पुस्तक सङ्कलन अभियानको काठमाडौँमा उद्घाटन गर्दै उपाध्यक्ष गौतमले सो कुरा बताउनु भएको हो। केपी ओलीलाई नवौं महाधिवेशनबाट अध्यक्ष बनाएपछि त्यसपछि वामदेव गौतम अध्यक्ष बन्ने हल्ला चलाइएको छ। उपाध्यक्ष गौतमले भन्नुभयो ओलीपछिको अध्यक्ष वामदेव गौतम हुने गरी 2 जनाबीच सम्झौता भएको भनी आएको कुरामा कुनै सत्यता छैन। मैले एमालेको अध्यक्षमा कुनै दावी गरेको छैन। आफूले पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा मात्र उठाएको जनाउँदै उपाध्यक्ष गौतमले पार्टीमा साथीहरूले आवश्यकता ठाने नेतृत्व लिने कुरामा पछि नहट्ने बताउनुभयो। केपी ओलीले नेतृत्व लिएपछि पार्टीको नेतृत्व सर्लकै युवा पुस्तामा हस्तान्तरण हुने बताउँदै उपाध्यक्ष गौतमले आफूले उठाएको नेतृत्व हस्तान्तरणको मुद्दा स्थापित हुँदै गएको दावी गर्नुभयो। निर्वाचन आयोगले चारवटा निर्वाचन क्षेत्रमा आगामी असार 8 गते हुने उपचुनावको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ। प्रकाशित कार्यतालिका अनुसार जेठ 11 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको छ। जेठ 12 गते उम्मेद्वारहरूको सूची प्रकाशित गर्ने, 13 गते उम्मेद्वार विरुद्ध उजुरी दिने, 14 गते उजुरीमाथि जाँचबुझ गरी निर्णय दिने, 15 गते नामावली प्रकाशन गर्ने र 16 गते उम्मेद्वारले आफ्नो नाम फिर्ता लिने समय निर्धारण गरिएको छ। त्यस्तै जेठ 17 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने 18 गते उम्मेद्वारहरूले चुनाव चिन्ह पाउनेछन्। असार 8 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदान हुनेछ। दोस्रो संविधान सभामा चारजना शीर्ष नेताहरूले दुई दुई स्थानमा चुनाव लडेर छाडेका चार स्थानमा उपनिर्वाचन हुन लागेको हो। ती क्षेत्रहरूमा माधव नेपालले छाडेको काठमाडौँ 2, सुशील कोइरालाले छाडेको चितवन 4, वामदेव गौतमले छाडेको बर्दिया 1 र शेरबहादुर देउवाले छाडेको कैलाली 6 समेत गरी चारवटा निर्वाचन क्षेत्रमा असार 8 गते उपचुनाव हुन लागेको हो। दाङमा 32 किलो लागु औषध चरेसहित दुई महिला पक्राउ परेका छन्। गोराई नगरपालिका एक सर्राखी पृथ्वी रिजालको घरबाट 38 वर्षीय भीमकुमारी खड्का रिजाल र रुकुम मुराबाङ दुई घर भई हाल रोल्पा थवाङ बस्ने वर्ष 36 कि सङ्गीता सुनारलाई 32 किलो 200 ग्राम चरेस र 500 ग्राम वन्यजन्तुको अङ्ग जस्तो देखिने वस्तुसहित आज पक्राउ गरेको हो। लामो समयदेखि प्रहरी नै ग्राहक बनेर उनीहरूको पिसा गरेको र जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ओम बहादुर राणाको नेतृत्वमा गएको प्रहरीको टोलीले चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी शरद कुमार खत्रीले जानकारी दिनुभयो। चरेस रुकुमबाट ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागु औषध ओसार पसार ऐन अन्तर्गत मुद्दामा उनीहरूलाई कारवाही गरिने प्रहरीले बताएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको सुनबलमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बिहान 9 बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु 1/3019 नम्बरको ट्रक आफै अनियन्त्रित भई मोटरसाइकल र साइकललाई ठक्कर दिँदा साइकलमा सवार मनहरी गाविस जावा 4 निवासी 35 वर्षका मनोज चौधरीको ज्यान गएको हो। ट्रकले लु 11/7414 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन्। दुर्घटनामा रूपन्देही देवदह शीतलनगरका 42 वर्षका पदम सुवेदी र सोही ठाउँका 46 वर्षका मुक्ति प्रसाद श्रेष्ठ रहेका छन्। उनीहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आपराधिक गतिविधिमा सक्रिय रहेको भन्दै जिल्लाका 21 जना युवाहरूलाई नियन्त्रणमा लिएको छ। गैराती विभिन्न स्थानबाट डन भनेर चिनेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्लामा शङ्कास्पद गतिविधिहरू हुन थालेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब प्रेक्षक डिएसपी सञ्जय बहादुर राउतले जानकारी दिनुभयो। उहाँले पक्राउ परेका सबैको अनुसन्धान चलिरहेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि रहेको उहाँले बताउनुभयो। पक्र पर्नेमा युवा संघका केन्द्रीय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष परमेश राई, नीति राई, कुमार गुरुङ, भड्डु हेमन्त बास्त्र लगायतका युवाहरू रहेका छन्। चितवन जिल्लामा कार्यरत दुईजना प्रहरी नायब प्रेक्षक डिएसपीको सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब प्रेक्षक सञ्जय बहादुर राउत र इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब प्रेक्षक नकुल पोखरेल सरुवा भएका हुन्। इलाका प्रहरी कार्यालयका डिएसपी पोखरेल भने हाल सुडानमा छन्। पोखरेल सुडान गएपछि सो इलाकामा गएको एक महिनादेखि डिएसपीको पद रिक्त थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब प्रेक्षक राउतको स्थानमा अब महानगरीय प्रहरी आयुक्तको कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखाबाट शान्तिराज कोइराला आउनुहुनेछ। राउत भने इलाका प्रहरी कार्यालय अनारमनी झापा सरुवा हुनुभएको छ। यस्तै इलाका प्रहरी कार्यालय रत्नगरमा भने महानगरीय आयुक्तको कार्यालय महानगरीय प्रहरी शिक्षालयका टिका बहादुर कार्की आउनुहुने भएको छ भने पोखरेल प्रहरी प्रधान कार्यालय तानिएका छन्। सरकारले आजदेखि नै लागू हुने गरी चितवनका 200 देशभरका 98 जना डिएसपीको सरुवा गरेको हो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, एकीकृत माओवादीका नेता बाबुराम भट्टराई सहितका केही नेताहरू कम्युनिष्ट धारबाट भाग्न थालेको भन्ने नेता अग्नि सापकोटाको भनाइमा तपाईँ के भन्नुहुन्छ? ए सही कुरा, बी भड्काव, र सी आरोप मात्र। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बेगन सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन, मुगलिन औबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ प्रासी बोटल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 63, मोबाइल नम्बर 98 5 50 61 743। विदेशका समाचार, टर्कीको कोइला खानीमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या 274 पुगेको छ। टर्कीका प्रधानमन्त्री रेजेप ताइप अर्दोआनका अनुसार 100 भन्दा बढी मजदुरहरू अझै बेपत्ता रहेका छन्। उद्धार कर्मीहरूले लगातार रूपमा पाइप मार्फत अक्सिजन पुर्याइरहेका छन्। घटनापछि टर्कीका मुख्य विपक्षी पार्टी रिपब्लिकन पिपल्स पार्टीले यस घटनाको जिम्मेवार सरकार लिनुपर्ने बताएका छन्। साथै संयुक्त संख्याका मानिसहरूले त्यस कोइला खानी कम्पनी अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। उनीहरूले सरकारले राजीनामा दिनुपर्ने माग गरेका छन्। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। बेलुका 8:15 हुने खेलमा तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र तालिकाको पुछारमा रहेको दिल्ली डेयर डेबल्स बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेल खेलेको राजस्थानको 12 अङ्क छ भने समान खेलबाट दिल्लीले 4 अङ्क मात्र जोडेको छ। राजस्थान आजको खेलमा विजय हुँदै तेस्रो स्थानमा यथावत रहन खोज्दा दिल्लीले उसलाई रोक्ने प्रयास गर्नेछ। यसअघि गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई 6 विकेटले पराजित गरेको थियो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एकीकृत माओवादीको केन्द्रीय समितिमा बस्न गरेको आग्रह भट्टराईद्वारा अस्वीकार, भट्टराईको विचार मार्क्सवादभन्दा बाहिर भएको नेता विप्लवको आरोप। दाङमा 32 किलो लागू औषध चरेसहित 2 महिला पक्राउ, आपराधिक गतिविधिमा सक्रिय रहेको भन्दै चितवनमा 21 जना युवा प्रहरी नियन्त्रणमा। टर्कीको कोइला खानीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या 274 पुग्यो, उद्धार कार्य अझै जारी। र आइपिएल क्रिकेटमा आज राजस्थान र दिल्ली भिड्दै। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण समाचारको साथमा